नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकी लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम रोजाइमा लोक भाका हप्तामा मङ्गलबार र बिहिबार अपरान्न 4 बजेको अर्पण खबरपछि आउने गर्दछ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz आजको यो बिहिबारे व्यवसायमा तपाईँले नै रुचाउनु भएका, तपाईँले नै मन पराउनु भएका लोक भाकाहरूलाई हामी कार्यक्रममा स्थान दिने गर्दछौँ। तपाईँ पनि कार्यक्रम रोजाइमा लोक भाकामा आउन चाहनुहुन्छ भने 0556563332 र 0556563333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्नो आफन्तजन इष्टमित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ त्यो भाका मार्फत। र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हाम्रो पनि भइसक्यो। अनि आजको दिन कसरी बितिरहेको छ तपाईँको? बसी बस। आज कुन भाका रोज्ने? कसको लागि? हुन्छ सरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। पीडालु खुक्यायो खुक्यायो मैसोजलाई मायाले झुक्यायो, बद्री पङ्गिनी अनि चन्दा आर्यालको सुमधुर आवाजमा सजिएको यो भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। पदमपुरबाट आउनुहुने सरी अधिकारीले रोज्नु भएको थियो यो भाकालाई। तपाईँ पनि यस्तै गरी कार्यक्रममा आफ्नो मनपर्ने भाका रोज्न आउन सक्नुहुनेछ 0556563332 र 0556563333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खुसी लाग्यो, छुट्टिन्छु, नमस्कार। नमस्कार। हरायो आँखै मार्ने जस पनि हरायो, फुलको लेहरा पायाले भयो, फुल फुलेर पायाले भयो, आधी जवन हस्केलमै गयो, आधी जवन मायालाई भयो, उस पनि हरायो, मार्ने जस पानी हरायो फूल फूले पायाले भयो फूल फूले पायाले भयो आधी जोबन हस खेलमै गयो आधी जोबन मायालाई भयो फूल फूले पायाले भयो आधी जोबन हस खेलमै गयो आधी जोबन मायालाई भयो फूल फूले पायाले भयो आधी जोबन हस खेलमै गयो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यो एकैछिन विश्रामपछिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम हामी रोजाइमा लोक भाकामा छौँ र तपाईँ पनि कार्यक्रम रोजाइमा लोक भाकामा आउन सक्नुहुनेछ 056-5363-332 र 056-5363-333 को बाटो भएर आफूलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना पनि राख्न सक्नुहुनेछ 056-5363-332 र 056-5363-333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ रोजाइमा आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ आफूलाई मनपर्ने लोक भाकाहरू रोजेर आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन नम्बर सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार दादा कहाँबाट बोल्दै हुनुहुन्छ धादिङबाट के भन्नुभयो प्रेम बहादुर थिङ अनि के छ तपाईँको नयाँ नौलो खबर प्रेमजी आफ्नो स्वास्थ्यको राम्रोले ख्याल गर्नु होला है सो गर्मी अनि अलिकति गर्मी पनि भएको पानी पनि बेला बेलामा पर्छ पानी र घामले गर्दा होला होइन खुट्टा अलिकति नचल्ने आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला प्रेमजी होइन हुन्छ कार्यक्रममा हुनुहुन्छ आज कुन भाका रोज्ने हुन्छ कसको लागि हुन्छ कार्यक्रममा आउनुभयो अहिले छुट्टिन्छ नमस्कार के रे भेटेको थाहा पाएछन् गाउँमा लाइटर म भातु चुरोटा धुवा सरी फैले छ फुरोटा लौ धुवा सरी फैले छ फुरोटा गिने गिने गिने तन पाएछन् गाउँमा तिमी लाइटर म भएको चुरोटा धुवाँसरी फैलेछ कुरो त रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। धादिङबाट आउनुहुने प्रेमबहादुर थिङले हामीलाई यो भाका सुनाउनु भयो। तपाईँ गरी यस्तै गरी आफ्ना आफन्तजन इष्टमित्रहरूलाई भाका सुनाउन मन लागेको छ, रोजाइमा लोक भाकामा आएर आफूलाई मनपर्ने लोक भाका रोज्न मन लागेको छ भने 0556533332 र 0556533333 बाट भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निमेश ए निर्मल थिङ। अनि के छ तपाईँको नयाँ नयाँ खबर? एकदम ठिक छ। अनि खाजा खानुभयो? ए अनि आज कुन भाका रोज्ने? हुन्छ, कसको लागि? धन्यवाद। हुन्छ, कार्यक्रममा आउनुभयो, अहिले छुट्टिन्छु, नमस्कार। भरेको माया मेरी हुनैलाई यो जन्ममा छ हुन्जे चन्द्र सूर्य यो सृष्टि र हुन्जे अञ्जुलीको फुल दिनको नैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी हुनैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी हुनैलाई अञ्जुलीको फुल दिन्न कुनैलाई। पूर्णकला विश्व अनि प्रवीण थापाको सुमधुर आवाजमा सजिएको यो लोक भाका निर्मल थिङले रोज्नु भएको पृष्ठभूमि हामीले राखिसकेका छौँ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ, 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँलाई नै मनपर्ने लोक भाकाहरू हामी बचाउने गर्दछौँ र तपाईँलाई त्यो तपाईँ अलिकति गर्मीमा अलिकति थकाइ मारेर घरमा बसिरहनु भएको छ भने मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। तपाईँसँग यी कुराकानी गर्दा गर्दै अनि तपाईँलाई तपाईँले नै रोज्नु भएको भाकाहरू बजाउँदा बजाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ र भोलि फेरि तपाईँ अर्को हप्ताको मङ्गलबार तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथी हुनुहुन्थ्यो पदमपुरबाट सरु अधिकारी, पर्साबाट सागर तिवारी, धादिङबाट प्रेम बहादुर थिङ, मकवानपुरबाट निर्मल थिङ। र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट भन्दै र पृष्ठभूमि बजिरहेको भाकालाई अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरे हुनै भन्छ मध्येरा हर पहर छेडाइरहन्छ तिम्राया अञ्जुलीको फुला। रेडियो अर्पण 104.5 MHz। ओहो, यो मेरो दाँत छिद्रा परे।